नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै साथमा रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण समर्पण। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब 3 बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँका लागि मिठा मिठा गीतहरू अगाडि बढाउँछौँ। साथमा त्यो गीतमा तपाईँ आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना अगाडि बढाउने गर्नुहुन्छ। 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ। कोही मित्र आइसक्नु भएको छ भने इसारा राजबाट रह्यो यहाँनिर, उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? दिपेन्द्रजीको खबर के छ सुनाउनुहोस्। घरमा बसिरहनु भएको छ, गर्मी कतिको छ कोराक साततिर? ठिक ठिकै छ। अनि खाजा खानुभयो दिपेन्द्रजीले? मेरो चाहिँ भइसक्यो दिपेन्द्रजी। ककसलाई सम्झना समर्पण छ आज? विशेष गरी हजुरको लागि धन्यवाद, अनि राज दादालाई, अनि अर्पण होलीलाई, अनि मेरो हजुरआमा बिन्दुमाया घलान, अनि मेरो अङ्कल प्रमोद तामाङ, अनि मेरो साथीहरू तिलक, प्रवीण, अशोक, प्रज्वल कुमार, अनि आइसकिङ चेपाङ, अनि बिन्दुमाया आए, अनि मेरो साथीहरू रमेश, अर्कै रमेश, अनि प्रेम, अनि अर्कै प्रेम, अनि मलाई दिपेन्द्र भन्ने चिन्नु नचिन्नु सम्पूर्णलाई। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते दाइ। आउनु भएको थियो दिपेन्द्र तामाङ, गोराख साथ गोठेरीबाट आउनु भएको थियो र सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट मिना लामा। के छ मिनाजीको खबर? गर्मीले रुगा लगाइरहेछ है, मलाई पनि लागिरहेछ रुगा। हुन्छ मिनाजी, कसलाई सम्झने आज? धन्यवाद। हुन्छ नमस्कार। मिना लामा आउनु भएको थियो कुराकबाट, आफ्नो सम्झना अगाडि बढाइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट रह्यो यहाँनिर, भनेको हामी गीत सुन्ने बेलामा छौँ क्या, अब चाहिँ यो गीत सुन्छौँ, त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नको लागि आउनेछौँ। 0556363332 अनि 0556363333 यो नम्बर मार्फत तपाईँ कार्यक्रममा आउने प्रयास जारी नै राख्नुहोला। माया को यो संसार माए ठुलो हुँदो रहेछ, माया को यो संसार माए ठुलो हुँदो रहेछ। बिर्सने बिर्सिएनी, बिर्सनेले बिर्सिएनी, सम्झेर मन रुदो रहेछ, सम्झेर मन रुदो रहेछ। खुसी भयो आज मेरो आँसु झर्दाखेरि मेरो आँसु झर्दाखेरि मायाको यो संसार मायाको यो संसारमा तपाईँको लागि यो आवाज राखिसकेका छौँ। कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर राजको रह्यो, ढिला नगरीकन स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट कुमार लामा। सुनाउनुहोस् कुमारजीको खबर के छ? गर्मी बढ्या छ। खाजा खानुभयो? छैन है। मैले चाहिँ खाइसकेँ कुमारजी, म चाहिँ खाएर टन्न भएर तपाईँसँग बोल्न आएँ क्या, होइन र? हुन्छ कुमारजी, कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई धन्यवाद। टेक्निसियन दादालाई, मेरो घर परिवारलाई, विशेष गरी मेरो घर परिवारलाई र दिपेन्द्र भाइ र सुशीला बहिनीलाई। हुन्छ कुमारजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। आउनुभएको थियो कुमार लामा कोराकबाट। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ, अनि यो हो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणमा तपाईँ 0 55 63 332 अनि 333 यो दुईवटा नम्बरमा सहभागी हुन सक्नुहुन्छ र हामीले बजाउने गीत मार्फत आफन्त प्रियजनलाई सम्झन सक्नुहुन्छ। साथमा कसैलाई केही सन्देश दिनु छ भने त्यो सन्देश पनि अगाडि बढाउन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो तर टाढा भइसक्नुभयो, सायद धेरै बेर पर्खनु पऱ्यो कि जस्तो लाग्यो। राज राजको इसारा त्यही नै छ। कार्यक्रम अर्पण समर्पणको व्यवसायीलाई तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्ग मार्फत त सुनिरहनु भएको छ, साथमा विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ, फेरि पनि उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट बाटुली लामा। बाटुलीजीको खबर के छ? गर्मी बढाएछ, गर्मीले अत्यास बनाएछ है। अनि बाटुलीजी आज कसलाई छ सम्झना? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि मेरो घर परिवारलाई। हुन्छ बाटुलीजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु, नमस्कार। बाटुली लामा खोराकबाट आउनु भएको थियो। यति बेला फेरि पनि अर्को साङ्गीतिक आवाज अगाडि बढाउनु पर्ने हुन्छ, भन्दा भन्दै फेरि कोही मात्र हुनुहुन्छ भन्ने इसारा राजको रह्यो, उहाँलाई पनि स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट रूपचन्द तामाङ। सुनाउनुहोस् रूपचन्दजी, के भइरहेछ परिवर्तन? सबै ठिक छ दादा, गर्मी बढेछ। गर्मीले गर्दा एकदमै धेरैलाई अत्याएको छ यति बेला। हजुर सबैलाई अत्याएको छ, रूपचन्दजीलाई नअत्याउनु त कुरै भएन, होइन? हजुर कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादाको लागि, अनि अर्पण होलिनी लागि, अनि मेरो घर परिवार लागि, मेरो साथीहरू कुमार प्रवीण अशोक प्रचल तिलक अनि दाइभाउजू लागि, अनि मेरो मलाई रूपचन्द भन्ने चिन्ने नचिन्ने सम्पूर्ण लागि दादा। रूपचन्दजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ, नमस्कार। नमस्ते। रूपचन्द तामाङ कोराकबाट आउनु भएको थियो, सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। र यति बेला फेरि पनि अर्को आवाज पृष्ठभूमिमा गुन्जेको छ, यो आवाजसँगै एकैछिन विश्राममा जानेछौँ, त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। माया गर्छु भनी एउटा केटी छेउमाई, लास्टै माया गर्छु भनी एउटा केटी छेउमाई, हो कि भन्या हैन रहेछ, हो कि भन्या हैन रहेछ। गप्पै मात्र ठुलालाई, गप्पै मात्र ठुलालाई, गप्पै मात्र ठुलालाई, गप्पै मात्र ठुलालाई।

हामी कहाँ टोयलेट बाथरूम का संपूर्ण सामान, रंग रोगन, कब्जा, काटी, छिस्किनी, टाइल, सीसा, प्लाई साथ में संपूर्ण हार्डवेयर तथा निर्माण संबंधी सामान सुफद मूल्य में पाइन्छ। एशियन पेंट्स को आधिकारिक विक्रेता जय श्री हरिहर हार्डवेयर सीसा प्लाई स्टोर, रत्नगर 8 नगरपालिका कार्यालय अगाड़ी, प्रोप्राइटर रामु पौडेल, फोन नंबर 0556162012 र मोबाइल 98556668812। पुनः स्वागत छ एक किसिमको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यहो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयमा उपस्थित हुने गर्दछौँ र तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ। कोही मित्र आइसक्नु भएको छ भने इसारा यहाँनिर रह्यौ, ढिला नगरिकन उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलीजुली चोकबाट डेन्जर काप्री। मिलीजुली चोकबाट डेन्जर काप्री, डेन्जरजीसँग त आजभोलि डर पनि लाग्न छोड्यो मलाई। डेन्जरजीसँग चाहिँ डर लाग्न छोड्यो भने क्या, हिजो पनि कुराकानी गरियो त्यही भएर होइन र? हो नि हजुर, सुरुमा त बेसरी सातो नै गएको नि डेन्जरजी। कार्यक्रम अलिकति अन्त्यमा छौँ हामी, कसलाई सम्झने आज? हजुर पहिला प्रथम त हजुरलाई धन्यवाद, अनि हो अर्पण होल युनिटलाई, अनि मेरो काठमाडौँमा बस्ने दादा भाउजू छोरी एकजना ठुलो छ, अनि रामलाल चोकमा बस्ने दाइ भतिजा मुस्कान सर मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ डेन्जरजी आउँदै गर्नु होला, अलिअलि छुट्टिन्छु। नमस्कार। नमस्कार हजुर। यति बेला आउनु भएको थियो डेन्जर काप्री मिलीजुली चोकबाट, आजको लागि अन्तिम मित्र हुनुहुन्थ्यो, समय निकै कम छ, बिदा माग्नुपर्छ भन्ने इसारा राजको रह्यो। 6 मित्रहरूसँग कुराकानी गऱ्यौँ। कुराक 7 गोठेरीबाट दिपेन्द्र तमाङ, कुराकबाट मिना लामा, कुराकबाट कुमार लामा, कुराकबाट बाटुली लामा, कुराकबाट रूपचन्द तमाङ, त्यस्तै अन्त्यमा मिलीजुली चोकबाट डेन्जर काप्री आउनु भएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यतिन्जेलसम्म यो आवाजलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण आत्मीय मित्रहरूलाई हृदयदेखि नै धन्यवाद। प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद। यस पछाडि 3 बजे समाचार, अनि 3 बजेको समाचार पछि राजन दिल गुरुङको साथमा लौ खानुस गाउँ सुन्न सक्नुहुन्छ। यो जानकारी गराउँदै तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायीबाट बिदा चाहन्छु। नमस्कार। कहाँ हुन्छ र जिन्दगी भर हँस्दै जिउने मान्छे कुन छ र हर मान्छेले दिन र रात दुवै हर मान्छेले हार र जी दुवै भोग नै पर्दो रहेछ भोग नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र